सिका फन्हारुमा हाम्रा आफ्नै मनका गीत माया गरी सुन्नुहोस् हजुर अनि स्वागत छ सम्पूर्ण श्रोता मनहरूमा कार्यक्रम गाम्बेसीका धुनहरूको आजको अर्को नवीन श्रृङ्खला लिएर तपाईँको माझमा तपाईँको साथमा उपस्थित भइसकेको छु म कमल सरगम भने यो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि बाहिर प्राविधिक पाठबाट साथ दिइरहनु भएको छ रेडियो राजधानी 100.6 मेगाहर्जबाट चाहना योन्जनले भने म देशैभरका विभिन्न एफएम स्टेसनबाट गुन्जिरहेको छु र यति बेला कुन कुन एफएम स्टेसनबाट सुन्दै हुनुहुन्छ र आजको व्यवसाय के हो पनि जानकारी गराउँछु त्यसभन्दा अगाडि यति बेला हामीलाई कुन कुन एफएम स्टेसनबाट सुन्दै हुनुहुन्छ यो जानकारी गराउँछु ग्रेस एफएम 107.6 मेगाहर्जका आवृत्तिबाट यति बेला हामीलाई साथ दिइरहनु भएको छ रविधि तालले त्यसै गरी रेडियो जालपा 104.5 मेगाहर्ज नुवाकोटबाट भगवती लामा प्रमिलाजी रेडियो तिनलाल एफएम 88.6 मेगाहर्ज रामेछापबाट युनिक विभाग सिंह लेखबहादुर विकजी रेडियो मालाश्री 100.5 मेगाहर्ज रोल्पाबाट लोकेन्द्र चन्दजी रेडियो गौमुखी एफएम 106.7 मेगाहर्ज प्युठानबाट राजुजी आफ्नो एफएम 104.8 मेगाहर्ज डडेलधुराबाट खटक छेत्रीजी रेडियो देउराली 101 मेगाहर्ज अर्घाखाँचीबाट रुद्रमणि भूषालजी रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखाबाट प्रभुजी रेडियो खलङ्का 107.6 मेगाहर्ज जाजरकोटबाट तुलसी जीएमजी रेडियो चौरझरी 94.8 मेगाहर्ज रुकुमबाट ज्ञानु गौतमजी रेडियो नवबुद्ध एफएम 107.7 मेगाहर्ज काभ्रेबाट जगतमान तामाङजी रेडियो बागमती 91.5 मेगाहर्ज सर्लाहीबाट सबिनाजी रेडियो राजमार्ग धादिङबाट आशिषजी त्यसै गरी मुग एफएम मुगबाट राष्ट्रराजजी समर्पण एफएम 12 पनि सुन्दै हुनुहुन्छ रेडियो सर्लाही सर्लाहीबाट पनि सुन्दै हुनुहुन्छ लालीग्रास डटकमबाट राजेन्द्र जीएमजी रेडियो छारीबाट रमेश बस्नेतजी हिमालयन एफएमबाट बुद्धि विश्वकर्माजी रेडियो आहाबाट के अधिकारीजी अनि नेपालबाट दीपक हमालजी नेपालीको अनलाइनबाट चन्द्र नेपाल विकल्पजी र हाम्रो पात्रबाट सन्तोष देवकोटाजीको भरपूर साथ छ र आजको वर्षै तपाईँलाई थाहा छ धेरै मिठा मनसुने गीत सङ्गीतहरू सुनिरहनु हुन्छ र आज प्रश्न उत्तर राख्ने वर्षै हो तर आज अलिकति प्राविधिक कारणवश हाम्रो टेलिफोनमा भन्दा पनि यो हाम्रो एरियाकै टेलिफोनमा गडबडी देखिएको छ त्यसैले आज हामीले तपाईँको टेलिफोन भन्ने लिन सक्दैनौँ र तपाईँले एसएमएस गरेर पनि आज सहभागिता जनाउन सक्नुहुनेछ जसको लागि तपाईँ मोबाइलको म्यासेज बक्समा जानुहोस् र तपाईँ आफ्नो सन्देशहरू मजाले लेख्नुहोस् होइन जब तपाईँलाई मन परेको पुराना गीत सङ्गीतहरू सुन्न सक्नुहुन्छ नयाँ होइन आज आज चाहिँ पुराना गीत सङ्गीतहरू कुनै पनि मन परेको गीत सङ्गीत छ भने रोज्नुहोस् अनि पठाउनुहोस् 98 160 50 69 70 98 160 50 69 70 तपाईँले सन्देश पठाउनुहोला आज हामी तपाईँको सन्देशहरूलाई वाचन गर्छौँ बाध्यतावश कारणवश यो एरियाको हाम्रो टेलिफोनमा आएको गडबडीको कारण तपाईँहरू श्रोता मनले बुझिदिनुहुन्छ र हामी तपाईँको साथमा छौँ यो वर्षाईमा विभिन्न गीत सङ्गीतहरू प्रस्तुत गर्छु कार्यक्रमको सुरुवात गर्दैछु निकै नै पुरानो गीत तपाईँलाई प्रस्तुत गर्दैछु पुरानो भन्दा केही समय अगाडिको है नजाऊ है सानो पँधेरीमा आफ्नै छायाले पनि साथी न भन्छ यस्तै भावमा रहेको गीतबाट कार्यक्रमको सुरुवात गर्छु र नजाऊ है सानो पँधेरीमा यो गीतबाट कार्यक्रमको सुरुवात गर्छु म्यासेज पठाउनका लागि 98 160 50 69 70 म्यासेज गर्नुहोला यति बेला यो सुरुवातमा यो गीत आफ्नै छायाले पनि साथी न भन्छ, पँधेरीमा अँधेरीमा चाहिँ छायाले पनि साथ दिँदैन, आफ्नो मायाले पनि साथ दिँदैन। हो यस्तै भावमा अनुबन्धित रहेको यो गीतबाट, निकै नै मनसुने गीतबाट कार्यक्रमको दैलो गरिसकेको छु। तपाईँ यति बेला हामीलाई सुन्दै हुनुहुन्छ पूर्व मेचीदेखि पछि महाकालीसम्मका ती विभिन्न एफएम स्टेसनबाट कार्यक्रम ग्राम बेसीका धुनहरू र आजको बसाई तपाईँ केही सन्देशहरू लै वाचन गर्न बाध्यताको बस आज वाचन गर्न बाध्य भएको छु। धेरै श्रोता मनहरू यति बेला हाम्रो सुन्दै हुनुहुन्छ अनि आफू पनि सहभागी जनाउने सोच बन्नै रहनु भएको छ भने तपाईँ एसएमएस गर्नुहोस् 9081509970 तपाईँ एसएमएस पठाउनु होला। अनि सँगै हामीसँग अघिल्ला एसएमएसहरू जुन तपाईँले अगाडि पठाउनुभएका एसएमएसहरू पनि वाचन गर्छु आज म, किनकि धेरै सन्देशहरू अघिल्लो पटक पठाएका सन्देशहरू वाचन भएको छैन है। धेरै श्रोता मनहरू को त्यो सन्देशहरू पनि वाचन गर्छु र आज पनि पठाउन सक्नुहुन्छ। म पहिलो एसएमएसतर्फ लाग्छु। लेख्नुहुन्छ नमस्कार भन्नुभएको छ, म चाहिँ अनिसा तामाङ हो फ्रम काभ्रेबाट लेख्नु भएको छ। दादा मलाई चाहिँ तीर्थ विरक्त पाक्रिनको सम्झनाले गर्दा हो कि साह्रै मुटु दुख्छ भन्ने गीत बजाइदिनु होला र यो गीत मार्फत सम्पूर्ण साथीहरूको मिठो सम्झना अनि एफएम सुनेर बस्नुभएका सम्पूर्ण साथीहरूको लागि पनि अब बज्ने गीत मार्फत सम्झना गर्न चाहन्छु भनेर लेख्नु भएको छ। अर्को यसमा लेख्नुहुन्छ सजनी दोङले काभ्रे तिमालबाट, अब बज्ने गीत चाहिँ सम्पूर्ण साथीहरूको मिठो सम्झना के छ खबर भन्नुभएको छ। एकदम ठिक छ है, हामीलाई ग्रेस एफएमबाट धेरै साथीहरूको सम्झना पनि यति बेला प्राप्त भइरहेको छ। लेख्नुहुन्छ चिसो चिसो मौसमको न्यानो न्यानो अभिवादन, साथमा चाहिँ दर्शन नमस्ते है एफएम प्रेमी सिम्पल निरुले नेपाल टारबाट चाहिँ लेख्नु भएको रहेछ। खानपि किन किन हजुरको प्रोग्राम नसुने बस्नै सक्दिनँ भन्नुभएको रहेछ। दादा मलाई चाहिँ सुन भन्दा सुन के लेख्नु भएको छ, सुन खानीमा सुन भन्नेले जे भनौन् उनी मेरै हुन् भन्ने गीत प्रस्तुत गर्नुहोला भन्नुभएको छ। हामी यो गीत प्रस्तुत गर्छौँ, अलिकति पुरानो भएको हुनाले पनि विधेयकको सिर्जना पनि हो र यो गीत मार्फत सम्पूर्ण साथीहरूको मिठो सम्झना अनि मुटु सम्पूर्ण साथीहरूलाई सम्झिरहेको छु भन्नुभएको छ। उहाँलाई पनि धन्यवाद दिन्छु सिम्पल नेहरू। हामी सुन खानेमा सुन तयार पार्दैछौँ, त्यसभन्दा अगाडि अन्य एसएमएसतर्फ लाग्छु। हेलो दादा नमस्कार, म चाहिँ रामेछापको हिलेदेवीबाट चाहिँ लेख्नु भएको छ, नाम हिलेदेवीबाट नारायण श्रेष्ठ हो। अब बज्ने गीत मार्फत चाहिँ मलाई नारायण भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई सम्झना अनि समर्पण गर्न चाहन्छु भन्नुभएको छ। तपाईँ पनि सन्देश पठाउन चाहनुहुन्छ, आफ्नो आफन्तजनलाई सम्झन चाहनुहुन्छ भने म्यासेज गर्नुहोला। पहिला त मोबाइलको म्यासेज बक्समा जानुहोस् अनि सम्पूर्ण साथीभाइको सम्झना गर्नुहोस् र पठाउनुहोला 9081509970 यो माध्यम भएर आउँदै गर्नुहोला। त्यसभन्दा अगाडि अन्य एसएमएसहरू वाचन गर्छु म। लेख्नुहुन्छ नमस्कार दादा, म चाहिँ यता अछामबाट चाहिँ अमर जोशी हो र फ्रेन्डहरू सम्झनु पर्दाखेरि चाहिँ प्रेम गौरव त्यसै गरी भानु दीपक भरत लगायत जो जतिले मलाई चिन्नुहुन्छ सम्पूर्णको लागि चाहिँ मिठो सम्झना भनेर लेख्नु भएको छ। शामदेखि पनि हाम्रो धेरै साथीहरूले सुन्नुहुन्छ है। अरू क्रिसमसतर्फ लागि हेलो दाइ नमस्कार, के छ खबर भन्नुभएको छ। रामेछापको रामपुरबाट चाहिँ सुरची मोक्तान हो, अब बज्ने गीत मार्फत सम्पूर्ण साथीहरूको मिठो सम्झना गर्दै कुनै पनि गीत सुन्न चाहन्छु भनेर लेख्नु भएको छ। उहाँलाई पनि धन्यवाद दिएँ। अर्को एसएमएस पढ्दैछु। लेख्नुहुन्छ नमस्कार दाइ, दोलखाबाट चाहिँ लेख्नु भएको छ, मलाई मिसकल हानिरहनु भएको छ साथीहरूले है, मिसकल नहानिनु होला प्लिज। नमस्कार दाइ, म दोलखाबाट चाहिँ सुमित्रा श्रेष्ठ हो, हाल चाहिँ भक्तपुरबाट हो। अब बज्ने गीत मार्फत सम्पूर्ण साथीहरूको सम्झना समर्पण गर्न चाहन्छु र जो जति साथीहरूले यति बेला हामीलाई मलाई चिन्नु भएको छ सम्पूर्णको लागि भनेर उहाँले एसएमएस छोड्नु भएको छ, उहाँलाई पनि धन्यवाद दिन्छु। अर्को एसएमएस तर्फ यति बेला लाग्दैछु। लेख्नुहुन्छ हेलो दादा नमस्ते, के छ खबर, खाना खानुभयो त भन्नुभएको छ। लेख्नुभयो म चाहिँ ऋतु पुरासाइनी हो, सामाकोशीबाट भन्नुभएको छ र उहाँले लेख्नुहुन्छ अब बज्ने गीत मार्फत चाहिँ मौसम के लेख्नु भएको छ, यो मौसममा अनुचाको पुरासैनीको चाहिँ मेरो बिन्ती सुन भन्ने गीत सुन्न चाहन्छु र यो गीत मार्फत सम्पूर्ण साथीहरूको सम्झना समर्पण गर्न चाहन्छु भन्नुभएको छ। मैले भनिरहेको छु बारम्बार हजुरहरूले मिसकल हान्नुहुन्छ भने मैले बाध्य भएर तपाईँको नम्बर अनेट गर्छु, जसले तपाईँलाई इफेक्ट गर्न सक्छ है, मिसकल नगरिदिनु होला, तपाईँले एसएमएस मात्र गर्ने हो। दादा के छ खबर? आई एम रुचिका खनाल हो फ्रम चेनुवाकोटबाट। दादा मिल्स के लेख्नु भएको छ? अब बज्ने गीत मार्फत हजुरको लागि अनि मलाई जो जतिले रुचिका खनाल भनेर चिन्नुहुन्छ सम्पूर्णको लागि, कल्पना अप्सरा त्यसै गरी प्रमिला शर्मिला राजन सजन भाइ रोजिना रोजन लगायत जो जतिले चिन्नुहुन्छ सम्पूर्णको लागि भन्नुभएको छ। मैले बाध्य भएर नम्बर अनिर गर्दैछु 9816952408 9816952408। यो व्यक्ति जो कोही हुनुहुन्छ मलाई मिस कल बारम्बार हानिरहनु भएको छ है, जसले गर्दा मलाई एसएमएस पढ्न अप्ठ्यारो परिरहेको छ। तपाईँ बुझ्ने मान्छेले यस्तो नगरिदिनुहोस् न प्लिज है। लेख्नु छ, नमस्कार दाई, उदयपुरबाट चाहिँ अभागी रोजिना सुनुवा र विफा दाईको चाहिँ चौथी हानौला भन्ने गीत सुन्न चाहन्छु भन्नुभएको छ। ओहो, अहिले पछिल्लो पटक अत्यन्तै चर्चामा छ चौथी हानौला है, हामी यो गीत पनि प्रस्तुत गरौँला। अर्को एसएमएस म पढ्दैछु। हेलो दाई, के छ खबर? लेख्नुहुन्छ, खानपिन भयो त? सिन्धुलीबाट चाहिँ मनिषा भुजेल हो, हाल चाहिँ कुमारी पार्टी ललितपुरमा छु, प्रोग्राम सुन्दैछु सुनिरहेको छु र है अब बज्ने गीत मार्फत चाहिँ स्विट भोइसको धनी हजुरको लागि अनि मेरो फ्रेन्डहरू सम्पूर्णको लागि सुनाउन चाहन्छु भनेर उहाँले एसएमएस लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु। अनि अर्को एसएमएसतर्फ लाग्छु। नमस्कार कमल दादा, म सुमित्रा मगर हो, लेख्नुहुन्छ काठमाडौँबाट चाहिँ हाल लेख्नुभयो होला, जिएल गाल लेख्नुभएछ है, र घर चाहिँ रामेछाप। अब बज्ने गीतमा त सबै साथीहरूको मिठो सम्झना गर्न चाहन्छु र हजुरलाई पनि भन्नुभएको छ। यति बेला म सुन खानीमा सुन भन्नेलाई जे भनौन् उनी मेरै हुन्, यो गीत प्रस्तुत गर्छु विदय कार्कीको लय शब्द र आवाजमा अत्यन्तै काल रहे गीत यति बेला प्रस्तुत गर्छु र त्यसपछि छोटो विश्राममा जान्छु। जीवन वैले प्यौले छै, वैले प्यौले छै, रुँदै छु चैताको न्याउले छै, सुनखानीमा सुन नमस्कार, म तपाईँहरूका लोकदोरी गायक राजु परियार। तपाईँहरू यतिखेर सुन्दै हुनुहुन्छ रेडियो राजधानी 100.6 मेगाहर्जमा गाउँ बेसीका धुनहरू। पक्कै पनि कार्यक्रम गाउँ बेसीका धुनहरू यति बेला सुन्दै हुनुहुन्छ। पूर्व मेचीदेखि पछि महाकालीसम्मका ती विभिन्न एफएम स्टेसनबाट एकैसाथ तपाईँ हामीलाई सुनिरहनु भएको छ, श्रवण गरिरहनु भएको छ। ओहो, आज त सरस्वती पूजा है, धेरै यो श्री पञ्चमी यानि कि सरस्वती पूजामा व्यस्त पनि हुनुहुन्छ स्कुलतिर होइन, अझ भन्नुपर्दाखेरि घरमै पनि धेरैले यति बेला सरस्वतीलाई पूजा गरिरहनु भएको छ। आजकै दिनमा हामीमध्ये धेरै असक्षम भन्ने बित्तिकै धेरैले चाहिँ आफू सक्षम नभएका व्यक्तिहरूलाई चाहिँ गर्न सक्ने कामहरू सक्ने कुराहरू चाहिँ सरस्वतीलाई पूजा गऱ्यो भने आउँछ भन्ने चाहिँ हाम्रो पुर्खादेखिकै चलन छ होइन। लेख्न नजानेले लेख्न सिक्यो भने जाने लेख्न सकिन्छ भन्ने छ है। आफ्नो सिर्जना र शब्दहरूको पूजा गर्ने विशेष दिन चाहिँ सरस्वती पूजा हो, हामीलाई थाहा छ। सरस्वतीलाई चाहिँ जुन हामीलाई चाहिँ सर्जकलाई शुभकामना यो सिर्जनाको चाहिँ हामी यति बेला पनि प्रस्तुत गर्छौँ। जति पनि यति बेला गीत सङ्गीत गर्ने सर्जकहरू जसले राम्रो राम्रो सिर्जनाहरू गर्नुभएको छ। सरस्वतीले तपाईँहरूलाई त्यति राम्रो सिर्जना गर्ने शक्ति दिनुभएको छ। भगवान् सरस्वतीलाई हामीले सदैव मान्नुपर्छ, शिरमा राखेर गीत सङ्गीत होस् या चाहे अन्य हर चिज होस्, सरस्वतीकै कारण पनि हामीले हरेक कुराहरूको विकासमा सरस्वती भगवान्कै साथले हामी अगाडि बढ्न सकेको छौँ। तपाईँहरूलाई सरस्वती पूजाको शुभकामना पनि दिन्छु। र हामी गीत सङ्गीत प्रस्तुत गरिरहेका छौँ, गीत सङ्गीतकै क्रममा एसएमएसहरू पनि प्रस्तुत गरिरहेका छौँ। र तपाईँ पनि एसएमएस गर्न चाहनुहुन्छ भने र एसएमएस गरेर आफ्नो साथीभाइको सम्झना गर्न चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा जानुहोस् होइन, र तपाईँ एसएमएस गर्नुहोस् साथीभाइको सम्झना मजाले दिएको सम्झना गर्न चाहनुहुन्छ गर्नुहोस् अनि पठाउनु होला 9816509970 9816509970 म्यासेज गर्नुहोला, म एसएमएसतर्फ लागे। एसएमएस लेख्नुहुन्छ, नमस्कार दाई, के छ खबर, खानपिन भयो त भन्नुभएको छ, खानपिन भइसक्यो है दाई। मलाई म चाहिँ लेख्नु भएको छ रामेसापको पृथ्वीबाट अशोक नेपाली हो दाई, मिल्छ भने मलाई बालकुमार श्रेष्ठ दाईको अब हाम्रो बिहे सम्भव छैन भन्ने गीत प्रस्तुत गराइदिनु होला। र लेख्नु भएको छ यो गीत मार्फत सम्झना समर्पण गर्नुपर्दाखेरि मलाई अनि मेरो बाबा मम्मी त्यसै गरी घरमा रहनुभएका दाईहरू सम्पूर्णको लागि र अब बज्ने गीत जो जतिले यो कार्यक्रम सुनेर बस्नुभएको छ रेडियो तिनलाल एफएम 88.6 MHz सम्पूर्णको लागि भन्नुभएको छ। लेख्नुहुन्छ अर्को साथी, हेलो दाई, चिसो चिसो मौसमको न्यानो अभिवादन, काभ्रेको देवपुर घर हाल चाहिँ काठमाडौँको लन्चरबाट सङ्गीत के लेख्नु भएको छ, साङ्गीतिक दुनियाँको साथी दुर्गा खतिवाडा हो, अब बज्ने गीत मार्फत हजुर लगायत जो जतिले आजको कार्यक्रम सुन्दै हुनुहुन्छ र जन्मदिन मनाउने साथी तिलक मगर र अशोक लगायत सम्पूर्ण साथीहरूको मिठो सम्झना भन्नुभएको छ। अघिल्लो हप्तै आएको एसएमएस पढिरहेको छु, त्यसै भएर पनि होला अघिल्लो साथीको फेरि मैले पनि जन्मदिनको शुभकामना दिएँ तिलकजीलाई। नमस्कार कमलजी, यो चिसो मौसमको न्यानो अभिवादन लेख्नु भएको छ र लेख्नुहुन्छ साथीहरू सम्पूर्णको लागि मिठो सम्झना गर्नु भएको छ, विशेष गरी दादीका दिदीको लागि मिठो सम्झना सुनाइदिनु होला भनेर लेख्नुहुन्छ मिना श्रेष्ठले सन्देश। त्यसै गरी अर्को एसएमएसतर्फ लागि दाई नमस्कार, म चाहिँ रामेसाको बेथानबाट ज्ञान बहादुर पौडेल हो, मलाई चाहिँ मर्ने मिति भन्ने गीत बजाइदिनु होला र यो गीत मार्फत सम्पूर्ण साथीहरूको सम्झना समर्पण गर्न चाहन्छु भन्नुभएको छ। निरज दवाडी हाडीगाउँबाट लेख्नुहुन्छ, घर चाहिँ मेरो लेख्नुहुन्छ धादिङ हो, नमस्कार कमल सर, के छ खबर भन्नुभएको छ, एकदम ठिक छु, यति बेला अब बज्ने गीत मार्फत हजुर लगायत सम्पूर्ण साथीहरूको मिठो सम्झना गर्न चाहन्छु भन्नुभएको छ। नमस्कार कमल सरगमजी, म चाहिँ नवीन बन्जारा काभ्रेको पनौतीबाट रवि दिताल टेक्निसियनबाट हेल्प गरिरहनु भएको छ 107.6 MHz धुलखेलबाट, उहाँलाई स्पेसली मिठो सम्झना गर्न चाहन्छु र जो जतिले ग्रेसे पनि सुन्दै हुनुहुन्छ भन्नुभएको छ। ओहो रवि है, रविको धेरै साथ छ यति बेला मलाई अर्को हिसाबले पनि, रविलाई त मेरो पनि सम्झना यति बेला जोडे। दादा नमस्कार, मेरो नाम चाहिँ सिर्जना शाह हो, म चाहिँ धुलीखेलबाट एसएमएस गरिरहेको छु, यसै मार्फत मेरो श्रीमालाई श्रीमानलाई चाहिँ सम्झन चाहन्छु र अब बज्ने गीत मार्फत सम्पूर्ण साथीहरूको सम्झना भन्नुभएको छ। ओहो ग्रेस एफएमबाट यति धेरै साथीहरूले सुन्नुहुन्छ आजभोलि है, सबै साथीहरूलाई मेरो पनि सम्झना छ र मिठो माया पनि छ। अझ अहिले मालाश्री एफएम अनि त्यसै गरी हामीलाई अन्य एफएम स्टेसनहरू धेरै एफएम स्टेसनबाट कार्यक्रम सुन्नुहुन्छ, हाम्रो सबै एफएम स्टेसनहरूको सम्झना गरेँ, तिनलाल एफएम लगायत हाम्रो जालपा लगायत सम्पूर्ण एफएमको यति बेला सम्झना गरेँ। यति बेला म बिहे सम्भव छैन प्रस्तुत गर्दैछु, हुन त धेरै यो लगनको बेलामा यो गीत सुनिरहँदाखेरि कत्तिको मुटु भखानिन्छ, कत्तिको मायाको सम्झना आउँछ, मायालुको सम्झना आउँछ, के गर्नु होइन, माया गरिन्छ, उसको पनि विवाह भइसकेको हुन्छ बिचराको र उसको सम्झनामा आफ्नो जिन्दगी चलिरहेको हुन्छ हो, यस्तै भावमा अनुबन्धित रहेको निकै मनसुने गीत प्रस्तुत गर्दैछु बालकुमार श्रेष्ठ र विष्णु माझीको सुमधुर आवाज। बालकुमार श्रेष्ठ भन्ने बित्तिकै पछिल्लो पुस्ताका अत्यन्तै चर्चित गायक पनि हुनुहुन्छ र उहाँको चिट्ठी केही गीतहरू आउँदै रहेछ, हजारौँ घुम्ती मोड त्यसै गरी भुल्नै पर्ने रहेछ र त्यसै गरी अब धोकेवाज चाहिँ मैले यसमा लय गर्ने मौका पाएको छु गोविन्द लामिछानेको शब्दमा है, धोकेवाज पनि आउँदैछ रिचाजीको प्रस्तुति पनि हो र त्यसै गरी सोल्टिनी भन्ने गीत पनि आउँदैछ भन्ने जानकारी आएको छ। बालकुमारजीलाई शुभकामना दिन्छु र यति बेला म बिहे सम्भव छैन प्रस्तुत गर्छु, केही सल्लाह सुझाव लिन चाहनुहुन्छ भने गायक बालकुमार श्रेष्ठलाई सम्पर्क गर्न सक्नुहुन्छ अन्ठानब्बे एकचालिस जेरो उन्नाइस सात तेह्र एसएमएस गर्दै गर्नु होला 98 61 79 70 मा यति बेला बिहे सम्भव छैन। Sambhav chaina